أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإذ قال إبراهيم لأبيه وقومه إنني براء مما تعبدون. إِلَّا الَّذِي فَطَرَنِي فَإِنَّهُ سَيَهْدِينِ وَجَعَلَهَا كَلِمَةً بَاقِيَةً فِي عَقِبِهِ لَعَلَّهُمْ يَرْجِعُونَ بَلْ مَتَّعْتُ هَٰؤُلَاءِ وَآبَاءَهُمْ حَتَّىٰ جَاءَهُمُ الْحَقُّ ورسول مبين. وإذ قال إبراهيم لأبيه وقومه إنني براء مما تعبدون. منکرین اور مشرکین کا جو اعتراض ہے کہ ہم بڑوں کی نقش قدم پہ چل رہے ہیں، اپنے بڑوں کی تابعداری کر رہے ہیں، تو اس کے اعتراض کا اللہ رب العزت جواب ذکر فرما رہے ہیں کہ ابراہیم علیہ السلام وہ بھی تو بڑے ہیں، تو ابراہیم علیہ السلام نے مشرک بڑوں کی جو ہے تردید کی ہے، اسی طرح ابراہیم علیہ السلام نے تو اپنے زمانے میں آپ ہی کے عقیدے پر جو ہے رد کی ہے، اپنے قوم پہ رد کیے، اپنے باپ پہ رد کیا، اس غلط عقیدے کی وجہ سے جو آج تم نے اپنا لیا ہے. تو اگر تم ابراہیم علیہ السلام کے زمانے میں ہوتے تو وہ تم پر بھی رد کرتا، تو تم کس طرح اپنے بڑوں کے نقش قدم پہ چل رہے ہو؟ تمہارے بڑوں میں سے تو حضرت ابراہیم علیہ السلام بھی ہیں، مگر ابراہیم علیہ السلام نے تو یہ کام نہیں کیا، غیر کو نہیں پکارا، بلکہ الٹا انہوں نے غیر کے پکارنے والوں پہ رد کیا ہے، ان کو مشرک، کافر، گمراہ اور ظالم کہا ہے. تو تم کس طرح کہہ رہے ہو کہ ہم اپنے بڑوں کے نقش قدم پہ چل رہے ہیں؟ تم تو ان کے مخالف اور تم تو ان کے مقابلے میں چل رہے ہو. وَإِذْ قَالَ إِبْرَاهِيمُ، یاد کیجئے جب کہا تھا ابراہیم علیہ السلام نے لے ابھی ہی اپنے باپ سے، وقومی ہی اور اپنی قوم سے، اننی برا مما تعبدون، یقیناً میں بیزار ہوں، مما اس سے، تعبدون جن کی تم عبادت کرتے ہو. ابراہیم علیہ السلام نے کیا کہا؟ وَإِذْ قَالَ إِبْرَاهِيمُ لِقَوْمِهِ، یاد کیجئے جب کہا ابراہیم علیہ السلام نے لِأَبِيهِ اپنے باپ سے، وہ قومی ہی اور اپنے قوم سے. اس نے تو اس غلط عقیدے کی جو ہے تردید کی ہے. تو تم کس طرح کہہ رہے ہو کہ ہم اپنے بڑوں کے نقش قدم پہ چل رہے ہیں؟ ابراہیم علیہ السلام بھی تمہارے بڑے تھے, اس نے تو اس عقیدے کی تردید کی ہے. اپنے باپ سے کہا, اپنی قوم سے کہا, باپ کو حق کی جانب بلانا, اس میں کوئی بے ادبی نہیں ہے. ادب عین یہ ہے کہ تم باپ کو حق کی طرف بلاؤ. باپ کو حق کی طرف بلانا ادب ہے, باپ کو حق کی طرف نہ بلانا بے ادبی ہے. تو کچھ لوگوں نے جو ہے اس نظام کو تبدیل کیا ہے. وہ کہتے ہیں باپ کو دعوت دینا بے ادبی ہے. تو اگر باپ کو دعوت دینا بے ادبی ہے تو ابراہیم علیہ السلام اس سانچے میں کیا ہوں گے, اس فارمولے پہ جو ہے وہ بے ادب تصور ہوں گے. تو ابراہیم علیہ السلام تو السلام نے باپ کو بلایا, اپنے قوم کو بلایا, اس میں کوئی بے ادبی نہیں ہے. آپ کو اللہ نے علم سے نوازا ہے, باپ جو ہے وہ بے علم ہے. تم باپ کو کہو, باپ میرے سامنے بیٹھو, ابو میں آپ کو قرآن بیان کرتا ہوں, اس میں کوئی بے ادبی نہیں. ابراہیم علیہ السلام نے اپنے باپ سے یہی بات کی تھی, آپ نے تفصیل سے پڑھا تھا سورہ مریم میں, یا بتی قد جاءنی من العلم ما لم یاتک فاتبعنی اہدک صراطا سویا. اے میرے بابا, میرے پاس وہ علم آ چکا ہے جو تمہارے پاس نہیں ہے, تو میری تابعداری کرو, میں آپ کو سیدھے راستے پہ چلا دوں گا, میں تمہیں سیدھا راستہ بتلا دوں گا. تو باپ کو یہ کہنا کہ تم میری تابعداری کرو, میری بات کو جو ہے مانو, اس میں کوئی بے ادبی نہیں ہے. اللہ رب العزت فرماتے ہیں, ابراہیم علیہ السلام نے فرمایا, اننی برا مما تعبدون, یقیناً میں بیزار ہوں اس سے, تعبدون جن کی تم پرستش کرتے ہو, جن کی تم پوجا کرتے ہو, جن کو تم پکارتے ہو غائبانہ, اپنی حاجت روائی اور مشکل کشائی کے لیے, میں اس سے بیزار ہوں, میرا اس سے بائی کاٹ ہے. جو منجور ہے, جو آپ نے پیران ضلالت ہے, آپ کو کفر کی دعوت دینے والے ہیں, میرا اس سے کوئی تعلق نہیں ہے. تو اپنے عقیدے کو ظاہر کرنا ہوگا. کچھ لوگ وہ مسئلے کو تو بیان کرنے والے ہوتے ہیں مگر اس کے مقابل کو رد کرنے والے نہیں ہیں. تو معاشرے میں لوگ ان کو اچھی نگاہ سے دیکھتے ہیں. ایک طرف اگر وہ پردے کی بات کرتے ہیں تو دوسرے سائٹ پر بے پردگی کی بات نہیں کرتے کہ معاشرے میں آج کل کون کون سی چیزیں بے پردگی کی ہیں. ایک طرف اگر وہ شرم و حیا کی بات کرتے ہیں تو بے حیائی کی تردید نہیں کرتے. ایک جانب اگر وہ عیسیٰ علیہ السلام کی بات کرتے ہیں کہ وہ دوبارہ آئیں گے تو ان لوگوں پہ رد نہیں کرتے جو عیسیٰ علیہ السلام کی نزول کے منکر ہے. ایک طرف اگر دجال کی بات کرتے ہیں تو جو لوگ دجال کے مسئلے کو دجال فلسفہ سمجھتے ہیں تو ان کی تردید نہیں کرتے. اسی طرح مہدی رضی اللہ تعالی عنہ, وہ پیدا ہوں گے تو جن لوگوں کا غلط عقیدہ ہے کہ وہ پیدا ہوئے تھے, غار میں چھپے ہیں اور وہ ان کے بارہویں امام ہے اور اصل قرآن ان کے پاس ہے اور وہ قرب قیامت میں نکلیں گے اور اسی طرح جو ہے لوگوں کو قرآن سامنے کھولیں گے, تو افسوس کی بات تو یہ ہے کہ نبی علیہ السلام غار سے قرآن لے کر آئے تھے اور مہدی رضی اللہ تعالیٰ عنہ باہر دنیا سے قرآن لے کر غار میں اس کو چھپا دیا ہے. تو یہ نبی علیہ السلام کے تابعدار ہے کہ نافرمان ہے؟ وہ تو कि मियां इस आदत को जो है वहां से लाए, वो तो गार से जो है वो लेकर जो है वो आम दुनिया में जो है फैलाया। हाँ, और उसने जो है क्या कर दिया, इसने कुरान उठाकर जो है गार में छुपा दिया, और फिर वो गार, वो जो कुरान उसके पास है, तो ये लोग कहते हैं कि उसकी लंबाई 40 गज 40 आ और उसकी चौड़ाई भी वो भी 40 हाथ है, 40 हाथ है उसमें, तो इसको पढ़ने के लिए तो बाईसाइकिल या जो है मोटरसाइकिल की जरूरत पड़ेगी। इसको पढ़ेंगे हम किस तरह पर? अगर 40 हाथ एक चीज जो है वो तबील है, 40 हाथ जो है एक चीज उसकी लंबाई और चौड़ाई 40, तो उसको पढ़ने के लिए क्या करेंगे फिर? इतना नजर किसका होगा कि 40 हाथ पर जो है उसकी लिखाई नजर आएगी? तो ये सारे क्या है, ये सारे खुराफात है। और कुछ लोग कहते हैं कि 40 सिपाहे थे, और ये कोई अजीब सी बात नहीं है। हमारे मुल्क में जो है एक जर्नेल गुजरा था जो वफाकी वजीर था रेलवे का भी, उसने बेड़ा गर्क कर दिया है इब्तिदा से, और उसने भी जो है ये बात कही थी कि हम निसाब के अंदर 40 पारों को जो है शामिल करने वाले हैं, निसाब के अंदर हम 40 पारों को। और यही वो आदमी था जो चीन गया था, वहां से डंगफंग कंपनी जो है उनसे इंजन खरीदे, और उन्होंने जो इंजन दिए थे वो इंजन जो है आला क्वालिटी के थे। इन्होंने कमीशन की बात कर दी, उन्होंने कहा कमीशन आपको हम नहीं देंगे, उन्होंने कहा कमीशन के बगैर हम आपसे इंजन नहीं लेंगे, उसने कहा कमीशन के बगैर जब इंजन नहीं लेंगे तो मसला बनेगा। उन्होंने असर रसूख का इस्तेमाल किया और मसला जो है ये बना कि उन्होंने जो चीज दी, तो पेशावर से जब गाड़ी चलती कैंट से, तो खैराबाद पहुंचते हुए जो है जहांगीरा में मैसेज करती कि पानी का इंतजाम कीजिए, जहांगीरा से चलती तो अटक खुर्द से आगे जो है वो मैसेज करती अटक सिटी में कि पानी का बंदोबस्त करो, और कभी कभार जो है ऐसे इलाके में जो है वो फंस जाती कि वहां पर पानी भी नहीं होता और घंटों घंटों जो है वो सारे लोग जो है वो परेशान होते। तो बेड़ा गर्क उस आदमी ने किया है हमारे इस मुल्क का इंजन, ये जो क्या रेलवे सिस्टम है। तो उसने ये बात कही थी कि हम निसाब के अंदर 40 पारों को शामिल करेंगे। तो जब एक आदमी को यह पता नहीं और वो विफाकी वजीर तालीम हो कि पारे 40 हैं कि पारे जो है वो 30 है, पता ही क्या है, वो तो लोग कहते कि सुन्नी थे, ये तो दूसरी पार्टी वाले कहते कि 40 पारे हैं, 10 पारे इन्होंने जो है कम कर दिए, जिसमें आले बैत की जो है वो शान में थी, अली रजी अल्लाह तआला अन्हु की शान थी, इन लोगों ने जो है उसको कम कर दिया है। एक रिवायत तिर्मिजी के अंदर, इब्ने माजा के अंदर मिलती है कि आयशा रजी अल्लाह तआला ने फरमाती है कि कुरान के कुछ सफे मेरे पास पड़े थे, जब नबी अलैहिस्सलाम का इंतकाल हुआ तो जैसे मैं उठी तो वो पारे जो है मेरी झोली से गिर पड़े, वो सफ़े जिस चीज पर भी लिखा था, तो बकरी आई और बकरी ने उसको खा लिया। तो ये लोग इस रिवायत को बुनियाद बनाते थे कि यही वो 10 पारे थे जो बकरी जो है वो खा गई है। और ये रिवायत क्या है, इब्ने माजा है, हमारी किताबों के अंदर है, मगर इस रिवायत की सनद में एक रावी है जिसका नाम है अब्दुल आला, और अब्दुल आला जो है ये शिया रावी है। तो ये सारी इख्तिरा मनगढ़ंत बात ये इसी बेईमान ने जिक्र की है कि 10 पारों को आयशा रजी अल्लाह ताला अन्हा, बेटा पानी है, पानी है हा? तो ये 10 पारों, ये बात जो है उसने जिक्र की है, दग पे किए देता पास। तो ये 10 पारों की जो है ये खत्म करने की बात जो है ये किसने जिक्र की है, ये अब्दुल आला ने जिक्र की है। नहीं नहीं, ये तो अबुल आला है, वो है अब्दुल आला, वो बड़े पुराने आदमी है, ये इमाम बुखारी से भी आगे गुजरे हैं। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं, तो बात जो है यहां से मैं चला रहा था आपके सामने, जो है बात फैल गई कि कुछ लोग एक साइड को जिक्र करने वाले होते हैं, مگر اس کے جو مقابل طرف ہوتا ہے اس کی تردید نہیں کرتے. توحید کو تو بیان کرتے ہیں کہ عرش سے لے کر فرش تک اور مکی سے لے کر جبرائیل تک اور اسی طرح جو ہے مشرق سے لے کر مغرب تک اور شمال سے لے کر جنوب تک اور آسمان سے لے کر زمین تک اور یہ سب مخلوق ہے اور سب محتاج ہے. مگر پھر اس کی وضاحت نہیں کرتے کہ لوگ آج جس شرک کے اندر مبتلا ہے وہ شرک کیا ہے. تو مسئلہ تبھی جا کے جو ہے وہ بنے گا. ہماری لوگ مخالفت اسی بنیاد پہ کرتے ہیں کہ آپ ان چیزوں کو معاشرے کے اوپر جو ہے امپلیمنٹ کرنے کی جو ہے کوشش کرتے ہیں, آپ منطبق کرنے کی کوشش کرتے ہیں, لگاتے ہیں, اس کو لاگو کرتے ہیں. تو اسی وجہ سے جو ہے وہ ہماری مخالفت کرتے ہیں. اب ہم کہتے وہ کہتے ہیں اپنا مسئلہ بیان کرو نا, جو آپ نے کرنا ہے اس کو کرو. مگر یہ چیز کہ آپ نے جو ہے وہ مہدی رضی اللہ تعالیٰ عنہ کے ذمن میں ان لوگوں پہ رد کر دیا, دجال کے منکرین پہ رد کر دیا, عیسیٰ علیہ السلام کے نزول والوں کے پہ رد کر دیا, اسی طرح جو ہے یہ قرآن کے 40 پاروں ہے, یہ ضرورت نہیں ہے. اور ہم تو کہتے ہیں یہ تو اصل چیز تو یہی ہے نا, آپ ون سائڈ کو جو ہے وہ استعمال کریں گے اور جب یہ دوسرے رخ کو جو تصویر کی آپ چھوڑیں گے تو مسئلہ تو بنے گا نا. ہو سکتا ہے اس آدمی کو دوسرا رخ معلوم ہی نہ ہو, شیطان نے اس کی نظروں سے جو ہے اوجھل کر دیا ہو. اقبال تو اسی لیے کہے گئے ہیں جفا جو عشق میں ہوتی ہے وہ جفا ہی نہیں, ستم نہ ہو تو محبت میں کچھ مزہ ہی نہیں. جب آپ رد نہیں کریں گے تو پھر کیا مزہ ہوگا. وہ اس قال ابراہیم لابیہ وقومہ, یاد کیجئے جب کہا ابراہیم علیہ السلام نے اپنے باپ سے اور اپنی قوم سے, یقیناً میں بیزار ہوں اس سے جس کی تم عبادت کرتے ہو. الا الذی, پہلے ان کے غلط عقیدے کی رد, ابھی اس بات کر رہے ہیں اپنے عقیدے کی. الا الذی, مگر عبادت کرتا ہوں اس ذات کی, فطرنی, جس نے مجھے پیدا کیا ہے, فانہ سیہدین, بس وہی پس یقیناً اللہ, سیاح دین, ان قریب مجھے مضبوط کر دے گا سیدھے راستے پر. سیاح دین ان قریب ہدایت کا تیسرا مرتبہ مراد. سیاح دین سین جو ہے یہ سرعت کے لیے بھی ہے, یہ تاکید کے لیے بھی ہے, ضرور بضرور مضبوط کر دے گا مجھے سیدھے راستے پہ جس ذات نے مجھے پیدا کیا ہے, وہی مجھے مضبوط کر دے گا. وجعلها كلمة باقية في عقبه لعلهم يرجعون. وجعلها كلمة, دو معنی ہے آیت کو ذرا سمجھنے کی کوشش کیجیے. جعل کا فاعل پہلے معنی میں ابراہیم علیہ السلام, اللہ رب العزت فرماتے ہیں وجعلها, مقرر کیا اللہ نے, مقرر کیا اللہ نے اس مسئلے کو, اس مسئلے توحید کو, کلمتن باقیتن, بات باقی رہنے والی, فی عقبہ, ابراہیم علیہ السلام و السلام کی نسل میں ٹھہرا دیا اللہ نے اس بات کو, یعنی بیان توحید اور رد شرک کی بات کو, کلمتن باقیتن, بات باقی رہنے والی ابراہیم علیہ السلام کی نسل میں, لعلہم یرجعون, ضرور بضرور کہ یہ لوگ پلٹ آئے اللہ کی طرف. اللہ رب العزت فرماتے ہیں کہ میں نے ابراہیم علیہ السلام و السلام کی اولاد میں اس مسئلے کو باقی رکھا. کس مسئلے کو؟ جس مسئلے کو ابراہیم علیہ السلام نے بیان کیا تھا, وہ مسئلہ کیا تھا؟ بیان توحید اور رد شرک. کیونکہ بہت سے پیغمبر جو ہے ابراہیم علیہ السلام کی اولاد میں آئے, ابراہیم علیہ السلام تو السلام کی اولاد میں پیغمبر آئے. ایک روایت کے مطابق 18,000 پیغمبر جو ہے صرف ابراہیم علیہ السلام کی اولاد میں آئے. اسی وجہ سے تاریخ کے اندر ابراہیم علیہ السلام کو ابو البشر کہتے ہیں, نہیں ابو الانبیاء. ابو الانبیاء ابو البشر آدم علیہ السلام ہے, یعنی انسانیت کا باپ. اور ابو الانبیاء یعنی انبیاء کا باپ یہ کون ہے؟ حضرت ابراہیم علیہ السلام. تو 18,000 پیغمبر جو ہے آئے صرف ان کی اولاد میں. بنی اسرائیل میں اسی طرح بنی اسماعیل بشمول. تو اللہ نے جو ہے اس بات کو ابراہیم علیہ السلام کی اولاد میں چلا دیا ہے, مقرر کر دیا ہے. وہی لوگ جو ہے اس مسئلے کی خدمت کریں گے جو ابراہیم علیہ السلام کی نسل میں ہوں گے. جو ابراہیم علیہ السلام کی اولاد میں ہوں گے تو وہی لوگ جو ہے اس مسئلے کو بیان کریں گے. اگر نبی علیہ السلام مکے کے رہنے والے تھے, وہ بھی نبی علیہ السلام کی ابراہیم علیہ السلام کی اولاد میں تھے. اسی طرح جو ہے اگر پختون کمیونٹی ہے تو یہ بھی حضرت ابراہیم علیہ السلام کی اولاد ہے. تو یہ ایک بشارت ہے کہ اللہ رب العزت جو ہے اس مسئلے توحید کو اللہ ان لوگوں میں جو ہے وہ چلا رہا ہے. تو ابراہیم علیہ السلام کی جو نسل ہے اس میں اللہ رب العزت اس بات کو جو ہے وہ چلا رہا ہے. یا دوسری سنس میں جو ہے ابراہیم علیہ السلام عجمی تھے, اس کی اولاد جو ہے وہ عجمی بھی ہے عربی بھی ہے. تو اللہ نے جو ہے دونوں میں اس مسئلے کو جو ہے وہ چلا دیا جو بھی حق پرست ہوں گے. یا جعلہ کا فائل جو ہے ابراہیم علیہ السلام ہے, جعلہ کا فائل ابراہیم علیہ السلام ہے. مقرر کیا ابراہیم علیہ السلام نے اس مسئلے توحید کو کلمتن باقیتن بات باقی رہنے والی فی عقبہ اپنی نسل میں. کیونکہ مرتے وقت ابراہیم علیہ السلام نے وصیت کی تھی اس مسئلے توحید پر. آپ نے پڑھا تھا سورہ بقرہ کی آیت نمبر 132 میں, سورہ بقرہ کی 132 میں آپ نے پڑھا تھا ووصى بها ابراهيم, اور وصیت کی دی تھی اس بات پر ابراہیم علیہ السلام نے اپنے بچوں کو اپنے بیٹوں کو, اور اسی طرح جو ہے یعقوب علیہ السلام نے بھی کی تھی. ووصى بها ابراهيم بنيه ويعقوب, 132 نمبر آیت سورہ بقرہ کی. اور وصیت کی تھی اس مسئلے توحید پر ابراہیم علیہ السلام نے اپنے بیٹوں کو اور یعقوب علیہ السلام نے بھی. کہا تھا انہوں نے یا بنیا, اے میرے بچوں, یقیناً اللہ نے چن لیا ہے, انتخاب کیا ہے تمہارے لیے دین اسلام کا. فلا تموتن الا وانتم مسلمون, بس نہ مرو تم مگر اسی حالت میں کہ تم ہو تابعدار اللہ کے. تو یا جعلہ کا فائل ابراہیم علیہ السلام ہے. لعلہم یرجون, یعنی مرتے وقت اس نے جو ہے اس مسئلے کو جو ہے اپنی اولاد میں چھوڑا. حق پرستوں کا یہ شیوا ہوگا کہ دنیا کی وصیت کے ساتھ ساتھ وہ دین کی وصیت بھی کریں گے, اپنی اولاد کو جو ہے وہ دین کی وصیت بھی کریں گے کہ بیٹو قرآن کو نہ چھوڑنا, میرے بعد اس مسئلے توحید کو جو ہے وہ نہ چھوڑنا, اسی طرح شرک جو ہے وہ نہ کرنا, دوبارہ جو ہے وہ خرافات اور اندھیروں کی طرف جو ہے وہ نہ چلنا. بیٹا میرے مرنے کے بعد جو ہے تم نے تیج اور رسم قل اور چہلم اور اسی طرح برسی قبر کو جو ہے وہ پکی تعمیر کرنا, اس پہ گنبد بنانا, یہ کام جو ہے آپ نے نہیں کرنا ہے. اسی طرح میرے پیچھے جو ہے آپ نے رونا نہیں ہے بلند آواز سے کہ تم اپنے چہرے کو جو ہے وہ تپڑ مارو, اسی طرح اپنے گریبان کو چاک کر لو, یہ کام آپ نے نہیں کرنا ہے. یہ وصیت لازم ہے ہر مومن پر, اور موت کا کوئی پتہ نہیں ہے. ہر آدمی پر یہ وصیت جو ہے لازم ہے کہ وہ دین اور دنیا دونوں کی وصیت کرے. اگر مرنے کے بعد کسی نے غیر اسلامی کام اس سے کر دیا تو یہ اس کی گلو خلاصی ہو گئی، اس کی جان خلاصی ہو گئی، ورنہ یہ اس بات کے اندر پھنس جائے گا. کیونکہ حدیث میں ہی نبی علیہ الصلوۃ والسلام فرماتے ہیں ان المیت لیعذب ببکاء اہلہ علیہ، مردے کو سزا ملتی ہے ان کے اہل خانہ کے رونے کی وجہ سے. تو میت کا کیا قصور ہے؟ اس کو تو پتا بھی نہیں ہے اور اہل خانہ جو ہے وہ رو رہے ہیں، چیخ رہے، چلا رہے ہیں، اور اس کو سزا مل رہی ہے. تو جواب اس کا یہ ہے کہ اصل میں یہ اس آدمی کا اپنا کام ہے، اس کو یہ چیز معلوم تھی کہ ہمارے علاقے کے اندر میت کے پیچھے ہمارے خاندان میں کس طرح رویا جاتا ہے، اس کو یہ چیز معلوم تھی. اور معلومات ہونے کے باوجود اس نے جو ہے اس کی تردید نہیں کی، لوگوں کو روکا نہیں، تو گویا کہ یہ آدمی اس کام پر جو ہے خوش ہے. یہ آدمی کیا ہے؟ اس کام پر جو ہے وہ راضی ہے. تو گویا کہ مرنے کے بعد جو اس پہ روتے ہیں اس طرح، تو گویا کہ یہ لوگ، یہ آدمی جو ہے اس کام پر خود جو ہے وہ خوش، تو اس کا یہ اپنا عمل ہے، اس کو جو ہے اپنے اس سکوت اور خاموشی کی سزا مل رہی ہے. اس کو چاہیے کہ رد کرے. ایک ہے رونا، دل جب غمگین ہوتا ہے تو آنکھوں سے جو ہے وہ آنسو جو ہے وہ ٹپکتے ہیں. رونا جو ہے یہ مباح ہے، نہ کوئی ثواب کا کام ہے نہ کوئی گناہ ہے اس میں، مباح. جس طرح کھانا پینا ہے یہ مباح ہے. مگر ایک ہے چلانا، نوحہ کرنا. تو یہ چلانا زبان سے جو ہے یہ الفاظ نکالنا. نبی علیہ الصلوۃ والسلام فرماتے ہیں من ضرب الحدود وشق الجیوب ودعا بدعا والجاہلیت الاولی فلیس منا، جس نے اپنے گریبان کو چاپ لیا اور اپنے منہ کو جو ہے وہ تپڑ سے مارا اور زبان سے جاہلیت کی باتیں جو ہے وہ نکالی کہ میرا بیرا غرق ہو گیا اور یہ ہوا اور وہ ہوا، اور تو نبی علیہ السلام فرماتے ہیں میری امت میں سے نہیں ہے. اسی طرح اس عورت کے بارے میں نبی علیہ السلام نے فرمایا کہ جس نے میت پر اس جیسا اس انداز میں رویا، مرنے سے پہلے اس کو توبہ لازمی ہے، توبہ نہ کر گئی تو جہنم میں اللہ ان کو تارکول کے لباس پہنا دے گا. اللہ ان کو کیا لباس پہنا دے گا؟ تارکول کا لباس پہنائے گا. اور تارکول کے اندر خصوصیت یہ ہے کہ اس سے جو ہے آگ بڑی تیز لگتی ہے اس میں. کچھ لوگ کہتے ہیں تارکول ہے، کچھ لوگ کہتے ہیں ہم پشتوں کے اندر جو ہے انگلش میں آپ اس کو سلفر کہتے ہیں، اردو میں گندک، پشتوں میں ہم گگڑ کہتے ہیں اس کو. تو اس کا جو ہے اس کے اوپر جو ہے وہ لگایا جائے گا، اس کا لباس ان کو پہنے، اس پر بھی جو ہے آگ بڑی اثر کرتی ہے، تیزاب ہے، سلفیورک ایسڈ جو ہے چوئے سے فور. تو اللہ رب العزت فرماتے ہیں لعلہم یرجعون. تو یہ اپنے ابراہیم علیہ السلام نے مسئلے توحید کو اپنی اولاد میں باقی رکھا، چھوڑ دیا اس بات. تو اپنی اولاد میں جو ہے آپ اس مسئلے کو چھوڑ دی، یہ نہیں کہ میرے مرنے کے بعد بیٹا تم نے گیسا خانے کی دکان کو قابو کرنا ہے اور بیٹا تم نے جو ہے وہ چوکیادگر کے اندر جو دکان نہیں ہے اس کے اندر جو ہے وہ بیٹھنا ہے. اسی طرح جو ہے وہ فلاں جو بیٹا فلاں جگہ جو کس یہ جو اشنگری میں جو ہے فلاں جگہ دکان ہے مارکیٹ ہے وہاں پر آپ جانا ہے روزانہ، ہاں یہ بھی کر لے. مگر اس کے ساتھ مومن پر بحیثیت مومن سب سے اصلی چیز، اصل چیز جو ہے وہ کیا ہے؟ دین کی وصیت کرنا. دین کی وصیت جو ہے اس پر لازم ہے کہ اس کو ضرور بضرور کرے گا. آج ہم نے دین کو جو ہے وہ چھوڑ دیا، دنیا کی باتیں کر رہے ہیں، فلاں کو اس طرح دو فلاں کو اس طرح. بل متا تو ہاں اولائی و آبا، اعتراض آیا کہ جب اللہ نے ابراہیم علیہ السلام کی اولاد میں اس مسئلے توحید کو باقی رکھا، اسی طرح اللہ نے ابراہیم علیہ السلام تو السلام نے اپنی اولاد میں اس مسئلے توحید کو باقی رکھا، یعنی اس نے جو ہے وصیت کی تھی. تو مکہ کے رہنے والے بھی تو ابراہیم علیہ السلام کی اولاد میں سے تھے، انہوں نے شرک کیوں کیا؟ پھر انہوں نے شرک کیوں کیا؟ तो जवाब यह है कि दुनिया परस्ती की वजह से। किसकी वजह से? दुनिया परस्ती की वजह से वो लोग शिर्क के अंदर मुब्तला हो गए। उसने इब्राहिम अलैहिस्सलाम की तालीमात को फरामोश कर दी। बल मता तो हा उलाए, बल्कि मैंने फायदा दिया हा उलाए इन मौजूदा लोगों को, वह आबा अहम और इनके बड़ों को, हत्ता जा अहमुल हक, यहां तक कि आ गया इनके पास हक, व रसूल मुबीन और पैगंबर मुबीन, बयान करने वाला, वाजह करने वाला मसले तौहीद का। अल्लाह रब्बुल इज्जत फरमाते हैं बल मता तो हा उलाए, बल्कि मैंने फायदा दिया इन लोगों को। फायदे से मुराद दुनियावी फायदा, शानो शौकत दी, मालदार कर दी। क्योंकि मक्के वाले बड़े बड़े ताजर थे, और ताजर आदमी मालदार होता है, नौकर आदमी मालदार नहीं होता। तो ये ताजर थे, इनकी जो है बड़ी जो है अच्छी तिजारत थी। किसी को यह मालूम है कि अरब में तिजारत का ये काम किसने शुरू किया था? सबसे पहले जो है मक्के के अंदर तिजारत की दाग बेल किसने डाली थी? ये हाशिम ने डाली थी। इब्राहिम अलैहिस्सलाम के दादाओं में से है हाशिम, उसने जो है सबसे पहले जो है तिजारत का सिलसिला शुरू किया था। और देखा देखी जो है पूरे इलाके वाले जो है वो ताजिर बन गए। इससे पहले जो है किसी ने तिजारत नहीं की थी। सबसे पहले तिजारत को फरोग देने वाला कौन था? हाशिम। तो अल्लाह रब्बुल इज्जत फरमाते बल मता तो हा उलाए वाबा हत्ता जाउल हक, यहां तक कि आया उनके पास हक, हक उनके पास आए। हक से मुराद किया कुरान, व रसूल और पैगंबर मुबीन, वाजह करने वाला अल्लाह की तौहीद के मसले को। मसले तौहीद क्या? फदउल्लाह मुखलिसीन लहुद्दीन। वलम्मा जा अहमुल हक, और जब आया इन लोगों के पास हक, कालू कहा इन लोगों ने, हाजा सिहरुन, ये जादू है। वह इन्ना बिही काफिरून, और यकीनन हम इससे इनकार करने वाले। अल्लाह रब्बुल इज्जत फरमाते हैं जब आया इनके पास हक, हक से मुराद कुरान, तो उन्होंने क्या कहा? हाजा सिहरुन, यह जादू है। वह इन्ना बिही काफिरून, और यकीनन हम इससे इनकार करने वाले हैं। कुरान को जादू का, बातिल परस्तों का काम यह है कभी हक परस्त और कभी उसके मिशन को बदनाम करते हैं। अगला इतराज, वकालू लौला नुज़िल हाज़ल कुरान अला रजुल मिन अल क़रयतैन अज़ीम, कि यह कुरान बकौल इसके बड़े बड़ा काम है, ये मसले तौहीद बयान करना, लोगों के अकीदे और अमल की इस्लाह करना। तो यह काम अल्लाह ने, यह ड्यूटी जो है एक मामूली आदमी के अल्लाह ने क्यों सुपुर्द कर दी है? एक मामूली आदमी के सुपुर्द अल्लाह ने इस काम को क्यों कर दिया है? ताइफ और मदीने के, ताइफ और मक्के के अंदर जो है बड़े बड़े सरदार थे, बड़े बड़े क्या थे? सरदार थे, बड़े बड़े मालदार लोग थे। उनको छोड़कर जो है एक गरीब और मिस्कीन मोहम्मद अबर अरबी सल्लल्लाहु अलैहि वसल्लम का चुनाव अल्लाह ने किस बुनियाद पे कर दिया? इसको अल्लाह ने क्यों सिलेक्ट किया, इसको अल्लाह ने क्यों चुना? तो अल्लाह रब्बुल इज्जत फरमाते हैं वकालू, कहते हैं ये लोग, लौला नुज़िल हाज़ल कुरान, लौला नुज़िल हाज़ल कुरान, क्यों नहीं उतरी ये कुरान, क्यों नहीं उतरा ये कुरान, अला रजुलिन, एक आदमी पर मिनल करियते ने दो बस्तियों में से अजीम बड़े पर, अल्लाह रब्बुल इज्जत फरमाते हैं इन लोगों ने क्या कहा, वकाल और कहा इन लोगों ने लौला नज़ला, क्यों नहीं उतरा हाजल कुरान ये कुरान, अला रजुलिन एक आदमी पर, मिनल करते ने दो बस्तियों में से अजीम बड़े आदमी पर, ये अजीम सिफत है रजुल की, ये रजुल ये अजीम सिफत है किसकी, रजुल की, करियतेन की नहीं, बड़े आदमी पर इन दो बस्तियों में से, दो इलाकों में से, शहरों में से जो मक्का और ताइफ के आबादी है इनमें से जो है बड़े बड़े सरदार हैं, इनको छोड़कर अल्लाह ने एक आम आदमी पर इसको क्यों उतार। अभी भी ये कहेंगे बड़े बड़े जो है फलसफी है और बड़े बड़े जो है वो MPA है और लैंडलॉर्ड है और मिनिस्टर है और इसी तरह जो है वो MPA है और क्या से क्या नहीं है, उनको छोड़कर जो है गरीब को अल्लाह ने इस काम के लिए क्यों चुना, उसको अल्लाह ने कुरान का इलम क्यों दिया। अभी भी ये इतराज करते, तो इसका जवाब अहम यकसिमून रहमत रब्बिक, आइए लोग तकसीम करते हैं तुम्हारे रब की रहमत को। अहम यकसिमूना, आइए ये लोग यकसिमूना तकसीम करने वाले हैं रहमत रब्बिक तुम्हारे रब की रहमत को, रहमत से मुराद पैगंबरी है, रहमत से मुराद कुरान का इलम है कि मैंने इनको जो है ये इख्तियार दिया है कि तुम मेरी रहमत को तकसीम करो, जो तुम्हें पसंद हो उनको पैगंबर बनाओ, जो तुम्हें पसंद हो उनको अल्लाह की किताब का इलम दो, कि ये अल्लाह की तकसीम, अल्लाह की रहमत के बांटने वाले हैं, तकसीम करने वाले। तो अल्लाह रब्बुल इज्जत फरमाते नहनु कसम ना बैनहुम माईशतहुम, हमने तकसीम कर दिया है इनके दरमियान माईशतहुम इनकी रोजी को, फिल हयाती दुनिया दुनिया की जिंदगानी में, वरफाना बाज़हुम फौक बाज़िन, और उठाया है हमने बाज इनमें से फौक बाज दूसरे के ऊपर, दरजात इन दर्जों में, लियत्तखिज़ बाज़हुम बाज़न सुख्रियन, इसलिए कि बनाए बाज इनमें से बाज को सुख्रियन खिदमतगार ताबेदार। अल्लाह रब्बुल इज्जत फरमाते हैं नहनु कसमना बैनहुम माईशतहुम, हमने तकसीम किया है इनके दरमियान माईशतहुम इनकी रोजी को, माईशत दुनिया कमाने का जरिया, माईशत जिस पर दुनिया का तांगा चल पड़े उसको माईशत कहते हैं, दुनिया कमाने का गुजरान का तरीका, घाव बसर का तरीका, फिल हयाती दुनिया दुनिया की जिंदगानी में, एक को मालदार बनाए दूसरे को गरीब बनाए, हमने जो है एक को गरीब बनाया दूसरे को मालदार बनाया। तो इन लोगों ने कभी इस बात पर तो एतराज नहीं किया, माल भी मेरे इख्तियार में है और इलम भी मेरे इख्तियार में है, इस पर तो इन लोगों ने कभी एतराज नहीं कि फला को अल्लाह ने आपने क्यों मालदार बनाया, इसके बजाय दूसरे को मालदार बनाते। तो माल की तकसीम में मुझ पर एतराज नहीं करते और इलम की तकसीम में ये लोग एतराज करने वाले हैं, समझ आगे के लिए आगे। माल में तो कोई एतराज नहीं करने वाला नहीं होता कि फला को आपने क्यों मालदार कर दिया, वो कहते अल्लाह की देन है, क्या कहते हैं अल्लाह की देन है, तो ये इलम क्या है, ये अल्लाह की देन नहीं है, ये इलम का अतिया नहीं है। वरफाना उठाया है हमने बाज इनमें से बाज के ऊपर दर्जात इन दर्जों में, एक को हाकिम बनाए दूसरे को महकूम बनाए, एक को आका बनाए दूसरे को गुलाम बनाए, एक को मालदार दूसरे को गरीब, एक को अमीर दूसरे को गरीब, लियत तखिज़ बाज़हुम बाज़न सुख्रिया, इसलिए कि बनाए बाज इनमें से बाज को सुख्रियन ताबेदार खिदमतगार। गरीब जो है ये मालदार की ताबेदारी करते हैं, नौकरी करते हैं, खिदमत करते हैं, उसको बदला मिलता है, उसको उजरत मिलती है। इस पर तो किसी ने भी एतराज नहीं किया कि फला गरीब क्यों है, फला फैक्ट्री का मालिक है तो दूसरे उसके नौकर क्यों है, यह नौकर क्यों जो है मालिक नहीं है। और इलम के बारे में जो है एतराज है, फला ये है और तुम ये हो, ये अल्लाह का अतिया है। वरहमत और रब्बी का खैर मिम्मा यजमऊन, और रहमत तुम्हारे परवरदिगार का बेहतर है उससे जो लोग जमा करते हैं। रहमत तुम्हारे परवरदिगार का बेहतर है उससे जो लोग जमा करते हैं। रहमत से मुराद क्या? कुरान, कुरान का इलम, कुरान वाला बनाना। सूरह यूनस की आयत नंबर 59 में आपने पढ़ा था, 58 में, कुल बिफजलिल्लाह व बिरहमती फबिज़ालिक फलियफरहू हुवा खैरु मिम्मा यजमऊन। कह दीजिए अल्लाह की फजल से, फजल से मुराद कुरान, उसकी रहमत से, रहमत से मुराद क्या कि तुम्हें कुरान वाला बनाया, कुरान के सामने बिठा दिया। फबिज़ालिक फलियफरहू, इस पे खुशी मनाओ, इस पे खुश हो जाओ कि तुम्हें ला के कुरान के सामने बिठा दिया। हुवा खैरु मिम्मा यजमऊन, ये कुरान बेहतर है उससे जो लोग जमा करते हैं। कोई सोना चांदी जमा करने वाला है, कोई किस चीज के बढ़ोतरी में लगा है, कोई जायदाद, कोई बैंक बैलेंस, कोई डिग्रियां, कोई गाड़ियों में, कोई किस चीज में, कोई किस चीज में लगा हुआ है उसको जमा कर रहे हो, तुम कुरान के इलम को जमा कर रहे हो। तो रहमत और रब्बी का खैर, रहमत तुम्हारे रब का बेहतर है उससे जो लोग जमा करते हैं। वलौला अय्यकून अन्नास उम्मतन वाहिदा, दफई वहम है इसका, इनके एतराज का जवाब है। इन्होंने कहा कि इस गरीब का चुनाव अल्लाह ने क्यों किया, इसको जो है अपना पैगंबर बनाया, इन पे किताब का नुजूल क्यों किया, बड़े बड़े सरदारों को नजरअंदाज किया, इसकी वजह से क्यों? तो अल्लाह रब्बुल इज्जत फरमाते हैं इल्म की क्या है, यानी दुनिया की क्या हैसियत है, माल और दौलत की क्या हैसियत है? अगर ये बात जो है ये ना होती, ये अंदेशा ना होता, अगर ये अंदेशा ना होता कि लोग काफिरों की दुनिया को देखकर काफिर बन जाएंगे, अगर यह अंदेशा न होता कि काफिरों की दुनिया को ले देखकर जो है काफिर न बन जाते, तो मैं काफिरों के छतों को, काफिरों के दरवाजों को, घरों के दरवाजों को, सीढ़ियों को, इन सब को सोने चांदी का बना देता, वरना सब लोग जो है वो काफिर बन जाते। अगर इस तरह होता तो सब लोग जो है वो काफिर बन जाते। तो इसी अंदेशे की वजह से अल्लाह रब्बुल इज्जत फरमाते मैंने इतना नहीं दिया है, आज तोड़ा दिया है, फिर भी कोई लोग जो है वो रह सकता है, हर कोई इस ख्वाहिश में लगा हुआ है कि किस तरह जो है वो जाकर जो है इनके कुत्तों को नहा दूं, अंग्रेजों के कुत्तों को जो है वो गुसल दूं, और इसी तरह जो है उनके बर्तनों को जो है मैं अपने हाथों से किस तरह धो लूंगा। हर एक जो है वो इसी शौक में है। अगर आप उसको गए बेटे को कुरान के दरस में लाओ, नहीं जी वो फारिग नहीं है। और इसके मुकाबले में अगर आप उनको गए मेरे पास जो है वो यूरोप के कुछ वीजे है और स्टूडेंट को जो है वो मांगा है, तो क्या तैयार है जी, बस ब्याह बसहार और माकाम न गुरुरा रवान भाई। हर वक्त जो है वो कहेंगे यार ये जमूंगा कार दे सुंग चलो को, और इसी तरह जो है वो क्या हुआ और क्या ना हुआ, फिर हर वक्त जो है वो आएंगे। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं ये लोग जो है इनका यही काम है। वलौला अन यकून अन्नास, और अगर न होती ये बात कि हो जाते लोग اس کلا معاشی مجھے چلو خبر وانے ہوگی. اللہ رب العزت فرماتے ہیں ولولا ان یکون الناس, اور اگر نہ ہوتی یہ بات کہ ہو جائیں گے لوگ امت واحدہ گروہ ایک کفر پر, اگر نہ ہوتی یہ بات کہ ہو جائیں گے لوگ گروہ ایک کفر پر, لجعل اللہ, تو ضرور بر ضرور بنا دیتے ہم لمن, ان کے لیے یکفر بالرحمن, جو انکار کرتے ہیں مہربان ذات کی توحید سے. لبیوتہم, ان کے گھروں کے لیے, سقفن, چھتے, من فضتن, چاندی کی, بمعارجہ, اور سیڑھیاں, علیہا, اس پر, یظہرون, یہ لوگ چڑھتے ہیں, جس پر یہ لوگ چڑھتے ہیں, ولبیوتہم, اور ان کے گھروں میں سے, ابوابن, دروازے, وسررن, اور چارپائیاں, تخت, علیہا, جس پر یہ لوگ ید تکی اون, تکیا لگاتے ہیں, وزخرفن, اور بنا دیتا ان سب کو زخرفن, سونے کا. وَإِن كُلُّ ذَلِكَ, اور نہیں ہے یہ تمام چیزیں, لما متاع الحیات الدنیا, مگر فائدہ ہے دنیا کی زندگانی کا, والآخرت عند ربک للمتقین, اور آخرت تمہارے پروردگار کی نزدیک للمتقین, پرہیزگاروں کے لیے, دنیا کافروں کے لیے اور آخرت پرہیزگاروں کے لیے. جس طرح سورہ آراف میں آپ نے پڑھا تھا کہ دنیا میں یہ چیزیں میں نے سب کو دی ہیں, دنیا میں یہ چیزیں سب اس میں جو ہے مشترک ہیں, مومنوں کو دی ہے, کافروں کو میں نے دی ہے, ان سب کو جو ہے میں نے دیا, مگر یہ چیزیں جو ہے وہ بنے گی. اللہ رب العزت فرماتے ہی تمام چیزیں, آیت نمبر 32 سورۃ الاعراف, قل ہی للذین آمنوا فی الحیات الدنیا, کہہ دیجئے یہ اچھی چیزیں, یہ تمام چیزیں ان لوگوں کے لیے جو ایمان لائے دنیا کی زندگانی میں. یہ کس کے لیے ہے؟ دنیا کی زندگانی میں بھی, سب کے لیے, کافر اور مومن دونوں کے لیے. خالصتاً یوم القیامہ, ہو جائے گی یہ تمام چیزیں خالص صرف ایمان والوں کے لیے قیامت کے دن. تو یہاں پر بھی اللہ رب العزت فرماتے ہیں ولولا ان یکون الناس امتا واحدہ, اگر نہ ہوتی یہ بات کہ ہو جاتے لوگ گروہ ایک توحید پر, تو ضرور بضرور بنا دیتا ان کے لیے جنہوں نے کفر کیا مہربان بادشاہ کی توحید سے, لبیوتہم, ان کے گھروں کے لیے, سقفن, چھت, من فضتن, چاندی کے, چھت جو ہے وہ چاندی کے ہوتے, کافر کی چھت کو میں چاندی کا بنا لیتا, ومعارج, اور سیڑھیوں کو, علیہا, جس پر یظہرون, یہ لوگ چڑھتے ہیں, ولبیوتہم, اور ان کے گھروں میں سے, ابوابن, دروازے, وسررن, سرر تخت کو بھی کہتے ہیں, سرر چارپائی کو بھی کہتے ہیں, جس طرح آپ بیڈ اس کو کہتے ہیں آج کے دور, جس پر یہ لوگ تکیہ لگاتے ہیں, آرام کرتے ہیں, وزخرفن, زخرف تو اصل میں گلٹ کو کہتے ہیں, مگر یہاں پر زخرف کا لفظ یہ فضا کے مقابلے میں استعمال ہو چکا ہے. تو فضا سے مراد کیا ہے؟ چاندی. تو زخرف سے مراد کیا ہے؟ یہاں پر زخرف سے مراد سونا ہے, کیونکہ ادنا سے اعلیٰ کی طرف بات لے گئے ہیں, کیونکہ گلٹ کے اندر تو کوئی فائدہ ہی نہیں ہے. سمجھ آگے کی نہیں آگے؟ تو فضا جو ہے وہ کیا ہے؟ چاندی. تو اللہ رب العزت فرماتے چاندی نہیں, اس کو میں سونے کا بنا دیتا, اس کو میں کیا بنا دیتا ہوں؟ سونے کا میں بنا دیتا. سب چیزیں نہیں ہے یہ تمام چیزیں, مگر فائدہ ہے دنیا کی زندگانی کا. یہ تو دنیا کی زندگانی کا فائدہ. حدیث میں ہے نبی علیہ الصلوۃ والسلام فرماتے ہیں لو کانت الدنیا تعدل عند اللہ بعودتا ما سقا منہا کافرا شربۃ من الماء او کما قال علیہ الصلوۃ والسلام. نبی علیہ الصلوۃ والسلام فرماتے ہیں کہ اگر دنیا اللہ کے نزدیک, اس کی قدر و قیمت اللہ کے نزدیک مکھی اس کے پر مچھر کے پر کے برابر ہوتی, چلو روپے میں اللہ رب العزت فرماتے ہیں, نبی علیہ الصلوۃ والسلام فرماتے ہیں اگر ہوتی یہ دنیا, اس کی قدر و قیمت اللہ کے نزدیک جو ہے مچھر کے پر کے برابر ہوتی. اگر پوری دنیا کی حیثیت اللہ کے نزدیک مچھر کے پر کے برابر ہوتی تو کافر کو اللہ رب العزت ایک بوند پانی بھی نہ پلاتا. تو کافر کو آج جتنا بھی اللہ نے دیا ہے تو یہ اس بات کی دلیل ہے کہ اس دنیا کی اللہ کے نزدیک حیثیت جو ہے مچھر کے پر سے بھی نیچے ہے. سمجھ آگے کی نہیں آگے؟ اس کی کوئی حیثیت نہیں اللہ کے نزدیک. دنیا کا لفظ دنیون سے ہے, دنیون کے معنی ذلیل. دنیا کو دنیا اسی وجہ سے کہتی ہے, یہ بڑی ذلیل ہے, یہ آدمی کو جو ہے وہ ذلیل بنانے والی ہے. اگر کوئی اس کے پیچھے لگ پڑے, کوئی اس کا ہو جائے, اس کے پیچھے لگ پڑے تو وہ کیا کر جاتا ہے؟ ذلیل کر دیتا. تو اللہ رب العزت فرماتے ہیں ان تمام چیزوں کو میں کیا کر دیتا؟ سونے کا بنا دیتا. اور آخرت تمہارے پروردگار کے نزدیک للمتقین, پرہیزگاروں کے لیے. دنیا سب کے لیے ہے, کافروں کے لیے زیادہ ہی, ایمان والوں کے لیے کم ہے, مگر وہ آخرت جو ہے وہ صرف ایمان والوں کے لیے, کسی اور کے لیے نہیں.